हजुरको आवाज हजुरकै साथ। यो हो हजुरको रेडियो 102.1 MHz रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो। नमस्कार, आज पनि माया प्रेम र जीवनका बगाईको कार्यक्रम मायाको संसारमा प्राविधिक साथी कल्याणको साथमा उपस्थित भएको छु म सुदेव। तपाईँले यो कार्यक्रम हरेक साताको बुधबार राति 9:15 देखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रममा तपाईँले नै आफ्नो जीवनको वास्तविक भोगाई माया प्रेम र बिछोडमा लेख्नुभएका विभिन्न प्रेम पत्रहरू वाचन गर्नेका छौँ। श्रोता, माया प्रेम र बिछोड अनौठो शब्द छ जसलाई हामी जाने नजाने अँगाल्न पुग्छौँ। खुसी हुँदा हाँस्छौँ, दुखी हुँदा रुन्छौँ। सायद यो संसारकै रीतै पो हो कि जे होस् जस्तो होस् संसार यसरी नै अगाडि बढिरहन्छ। तर तपाईँको पीडामा केही छिन भए पनि मलहम लगाउन र सुखमा साथ दिन म तपाईँको रेडियो सेटसम्म आइपुगेको छु। श्रोता, यदि तपाईँसँग पनि जीवनका वास्तविक भोगाई माया प्रेम र बिछोडमा लेख्नुभएका पत्रहरू छन् भने हामीलाई पठाउन सक्नुहुन्छ, जसका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम मायाको संसार हजुरको रेडियो 102.1 MHz रामेछाप 9 रामेछाप। श्रोताहरू, तपाईँहरूले नै माया गरेर पठाउनु भएका पत्रहरू कार्यक्रममा क्रमशः वाचन गर्ने नै छौँ। अहिलेको लागि भने कार्यक्रमको पहिलो साङ्गीतिक कसली स्वरूप एल्बम सपनाबाट यो सुमधुर गीत तिमीसँग बिताएका पलहरू सपना जस्तै भयो आज स्वीकार्नुहोस्। जोडी पंक्षी जता उड्दछन् जस्तै भो सपना देखे जस्तै भो कथा जस्तै भो सपना देखे जस्तै भो प्यारी निष्ठुरी रूपा मृत्युको अन्तिम घडीमा बाँचिरहेको छु र पनि तिमीलाई दीर्घायुको कामना गर्दछु स्वीकार गरेला रूपा आखिर तिमीले मलाई लत्याएर पराईलाई अँगाले होइन जसले गर्दा आज म जीवन र मृत्युको दोसाधमा बाँच्न विवश छु सर्वप्रथम त हाँस्नलाई ओठ खोल्दा अपेक्षित नगरिएका जीवनका उरात लाग्दो दिनहरू जीवन रूपी रसाएका यी आँखाहरू अनि उकुस मुकुस्ताले छटपटाएर लट्ठेका ती मुटुका धर्कनहरू आफैभित्र कहाली लाग्दा व्यथाहरू अनि बाध्यता वा व्यवस्था के भनौँ आधुनिकताले परिवर्तन गराएका जीवनका मोडहरू सधैँ हिँड्ने ती साँगुरा बाटाहरू अनि उराठिला र तिता मायाका भावहरू यस्तै यस्तै रहेछ जीवन जहाँ आँसु र रोदनले भरिपूर्ण भएका छन् रूपा जे भने नि यो पापी दुनियाँको माझ एकान्तमा बसेर नयनलाई रसाउनु अनि पीडा दिनु नै हो अतीतका यादसँगै मुटुभरि बिछोड र वेदनाका आँसुहरू तथा आँसुलाई सम्हाल्दै त्यो रातो रगतले लेखेको जिन्दगीको कथा अनि व्यथालाई म के को संज्ञा दिउँ रूपा मायाको या धोकाको हो रूपा सुविधा सम्पन्न महलमा सहेलको जिन्दगी दिने औकात थिएन मेरो अनि सम्पन्नताको डोली चढाएर खुसीको मनोरम स्कटी चुमाउने हैसियत पनि त कहाँ थियो र आखी रूपा कसले लग्यो तिमीलाई सुनै सुनको डोली चढाई आँसुको बिछ्यानमा खुसीका अवशेषहरू समेट्दै गन्तव्यहीन यात्री घृणाको उपहार पाएर मिल्किएको एक किनारे पत्थर बनी भावविहीन माया तिम्रो यादमा सौगात स्वरूप दिइरहेछु रूपा जहाँ रातको अस्तित्व हुँदैन त्यहाँ दिनको पनि अस्तित्व रहँदैन अनि जहाँ रोदनका मुटुहरूको धड्कन छैनन् त्यहाँ रहरका आँसुहरू पनि उब्जिनै रहनेछ माया एक यस्तो वस्तु रहेछ जहाँ जसको खोज गर्दा नीति र व्यवस्थाका भुमरीहरू आउँदा रहेछन् जुन व्यवस्थाले बाध्यो त्यसलाई आलङ्गिन गर्दै मायाको साइनो गाँसियो तर श्री निर्जीव कोरा कागज सरी जसरी ती अतीतका मायाहरू च्यातिए श्री माया बनेर रूपा तिमीले माया लायौ मसँग जीवन जिउँदैछौ अरू नैसँग त्यसकारण तिमीले दिएका जीवनभरि नमेटिने वेदनाका चोटहरू मसँग छ तिमीले दिएका तिनै अनगिन्ती घाउहरूलाई आज फेरि नुन छर्केर मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रङ्गाइहाल्यो त्यही पीडाको अनुभव गरिरहेको छु चिया चिया भएको यो मनलाई फेरि छुराई प्रहार गरेर मृत्युको स्वाद चाखिरहेको छु रूपा तिम्रो बनावटी माहले बदनाम पनि भए बर्बाद पनि भए तिम्रो कारणले रूपा जसले तिमीलाई मुटु भरे अनि मुटु रित्याएर प्यार दिएको थियो आज उसैलाई वा मलाई वेदनाको ताल मारेर तिमी दौलतको घमण्ड गरिरहेका छौ रूपा सबैलाई भाग्य छानी छानी मिल्दैन भन्छन्। कुवाको माछाले कुवाईमा बस्न रुचाउँछन्, तर सुक्खा मरुभूमिमा बस्न त रुचाउँदैन नि। तिमीलाई पनि जहाँ भौतिक सुख शैल र स्वर्गको आवास मिल्छ भने म जस्तो गरिबको चुपडीको केही महत्व र वास्ता राख्नु परेर होइन र रूपा, तिमी आफै भन त। रूपा, आखिर त्यही धनको लालचलाई नै तिम्रो र मेरो प्रेमको दूरीमा टाढा बनाइदियो। यो जुनीमा हाम्रो प्रेम अधुरो नै बन्यो, तर अब आउने जुनीमा तिम्रो सुसन तिमीलाई नै स्वर्गको द्वारमा पर्खिराख्नेछ। आउने नआउने जिम्मा तिमीमा। तिमी आउने बाटोमा फूल रोपिदिए, तिमी आइनौ सारा खुशी तिम्रे लागि साँची राखे, साँचो माया पाए भने पल पल बाँची राखे। तर तिम्रो मायाले नै जिउँदै मायो आज, तिमी आइनौ देउरालीमा कसम खाए, माया लाउँछु भन्थ्यो किन ला। आइनौ देउरालीमा कस